Fie de sechină, de sechină, de sechină. Dorochi șehechi duhătăr, avazi de răhine. Dorochi șehechi duhătăr, सीने पे बाबा जाके सोती थी मैं हमेशा, आगोश में चचा की होती मैं हमेशा। अब खाक का है बिस्तर, अब खाक का है बिस्तर, हर सिंस तीर गी मुझको यतीम करके खुशियाँ मना रहे हैं, अहले सितम हमारे खैमे जला रहे हैं। छोटी सी मेरी चादर, छोटी सी मेरी चादर, जालिम ने छीन ली को गोशवारे, वो छीन कर दूने इतने तमाचे मारे। Oh, پوچھتے شتر پہ مجھ کو باندھا ہے رسیوں سے، سینہ لہو لہو ہے ناقے کی جنبشوں سے، پھر بھی ظالم ستا رہے ہیں، مجھ کو دکھا کر پانی بہا رہے ہیں، کسی ہے پدر کا سر ہے تشتے تلا میں ہائے، کیسے یتیم اس کو چھڑیوں سے اب بچائے، دشمنی نوشاد کیا رقم ہو قید ستم کا منظر، زینب جگا رہی تھی شال ہلا ہلا کر، پھر چیخ کر پکاری، پھر چیخ کر پکاری، بچی تو مر گئی ہے دونوں کی شہ کی دختر،